नेपालको सन्दर्भमा 2035 सालमा हुलाकघर भनेर स्थापना काठमाडौँबाट भएपछि यसलाई संस्थागत रूपमा सुरु भएको मान्न पाइन्छ। त्यहाँभन्दा पहिले थाप्ले रसदे भन्ने पृथ्वीनारायण शाहदेखि युद्धमा विभिन्न ठाउँमा हुलाकको परेको भएको औपचारिक रूपमा परेको भएको 1935 हुलाकघरबाट हो भने अनौपचारिक रूपमा धेरै पहिलेबाट भएका इतिहासहरू पढ्न पाइन्छ। मानव सृष्टिको सुरुवातमा त काग नै एउटा सञ्चार माध्यम बनेको थियो भन्ने सुनिन्छ। ऐतिहासिक तथ्यहरू हुन्छ नि त्यस्ता केही? ऐतिहासिक तथ्यमा कुरा गर्दा हामीले तिजका गीतहरू सुन्ने गर्छौँ। आँगनको दिलाबसी कालीको वा काका केमा समातर ल्यायो बरिले भनेर विभिन्न परेवाका खुट्टामा बाँधेर चराका खुट्टाहरूमा बाँधेर पनि पहिले समाचारहरू आपसमा आदान प्रदान गर्ने चलन थियो भने पछि दूतका रूपमा विभिन्न व्यक्तिहरूबाट आदान प्रदान हुँदै गएर संस्थागत रूपमा पछाडि विकास भएको पाइन्छ। र आजको सन्दर्भभन्दा 1874 विश्व हुलाक सङ्घ को नामबाट अक्टोबर 9 आजको दिनमा अन्तर्राष्ट्रिय रूपमा संस्थागत रूपमा हुलाकको स्थापना भएको इतिहासले बताएको। त्यो युगबाट आजको इन्टरनेटको दुनियाँमा आइपुगेका छौँ। विशेष गरेर सञ्चार माध्यमले अग्र रूपमा अगाडि फड्को मारेको हुनाले हिजोको हुलाक भनेको सूचना र सञ्चार नै हो। अहिले इन्टरनेट, इमेल, कम्प्युटर जे जे कुराहरू भने त्यो हुलाक सुरुवात भएर भएको विकसित रूप हो। यो भएको विकासलाई राष्ट्रले नीति र विभिन्न कुराहरूबाट इन्टरलिङ्कहरू गरेर जान सक्ने भने यसको भविष्य पनि राम्रो छ र अझै पनि राम्रो हुन्थ्यो। तर हामीले हुलाक भनेर खालि चिठी पत्र आदान प्रदानलाई भन्ने परम्परागत हुलाक वस्तु आदान प्रदानलाई भन्ने बुझ्यौँ र सरकारले पनि हुलाक भनेको त्यही मात्रै बुझेको कारणले यो समस्या आए जस्तो देखिन्छ। नभए सूचना सञ्चारलाई जोडेर हुलाकलाई विकास गर्ने भने यो भनेको सूचना सञ्चार र प्रविधि हो। यसो तिनवटाको लिङ्कहरू गरियो भने असाध्यै राम्रो अगाडि बढ्छ र परम्परागत रूपमा यस्तै हुलाकलाई राख्ने भने यसको इतिहास पनि पानामा पढ्नुपर्ने अवस्था आउँछ। त्यसले गर्दा यसको विकासको लागि राज्यले नीति निर्माणहरू बनाएर इन्टरलिङ्क गरेर चलाउनुपर्छ। परम्परागत कुराहरू नभएर नयाँ नयाँ कामको खोजी गर्ने विश्वमा भएको हुलाकको विकासहरू विश्वसनीयताहरू यी सबै कुरो खोज्नुपर्छ जस्तो लाग्छ। यसमा अगाडि बढ्नको लागि विभिन्न सूचना सञ्चार र प्रविधिलाई एकीकृत गरेर सेवाको गुणस्तरीयमा जोड दिने भने यो अझै पनि छ र सधैँ पनि हुन्छ। किनभने हुलाक सेवा भनेर हामीले परम्परागतमा बुझेका मात्रै हो। सूचना सञ्चारको विकास भनेकै हुलाकको विकास हो, तर हामीले इन्टरलिङ्क गर्न सकेन। 141 विश्व हुलाक दिवसको अवसरमा सेवाग्राहीहरूलाई के भन्न चाहनुहुन्छ? द पोस्ट अलवेज एन्ड एभ्रीवेयर, हुलाक जहाँ पनि छ र जहिले पनि छ र हुलाकमा यहाँहरूले विश्वास गर्नुपर्छ र यो पुरानो संस्था हो र यसमा विश्वसनीयता छ र तपाईँहरूले आफ्ना हुलाक वस्तुहरू हुलाकमा गएर आफूहरूले पोस्ट गर्नुभयो भने समयमा पाइन्छ, नभए क्षतिपूर्ति पाइन्छ। यो ग्यारेन्टी संस्था हो, यसलाई यसरी नै हेर्नुहुनेछ भन्ने हामीले अपेक्षा गर्छौँ।